ಅನಿಸಿ ಬನಿಸಿ ಅಖಿಮುಯಿತಕ नेपाल मण्डलले निरूप नेपाल मण्डल दबुली चाहिँ विशेष रेडियो राजनीतिक अभियान नै चितवनको सेन्टर अथवा विशेष रेडियो राजनीतिक अभियान अहिले नेपाल मण्डलले निरूप नेपाल मण्डल दबुली नेवा दे दबु नेवा तया राष्ट्रिय संगठन नेवा दे दबु या नयन नरेश तामा कार्यकर्ता भन तैतिको उयकली चाहिँ विशेष जना नङ्गु बिहिबार ओ शुक्रबार बुधबार ओ बिहिबार निलिङ कल जुगु आदिवासी जनजाति तेगो राजनीतिक सम्मेलन आदिवासी जनजाति तेको निमिका राजनीतिक सम्मेलन जनजाति तेको विश्व पार्टी चाहिएको घोषणा यहाँको ढो नेवा दे दबु आदिवासी जनजाति ल्याख नेवा तेको संगठन नेवा दे दबु आदिवासी जनजाति महासंघले चाहिँ आबद्ध जचङ ल्याख उयोको प्रतिनिधित्व यन्त्रणा दिएको छ उयोको भूतिकै दिएको छ उप राजनीतिक सम्मेलन उद्देश्य छु अनि उप राजनीतिक सम्मेलन पार्टी चाहिएको नीति गुथ या चाहिँ खप्याउ र थो विषय त कया केन्द्रित झ्याक उयोकोले चाहिँ सहन ब्याकेको छ उयोको छिएको टेलिफोन यसमा बुझ्दैन हो त उयोको त नस्को सेवा पाकियो भने नरेश तामलाकार चाहिँ चितवनको सेन्टरमा राजनीतिक सम्मेलन राजनीतिक सम्मेलन मूल उद्देश्य स्पष्ट एमबिया दिए निनुयङ्क दे निङ्क चौपी आदिवासी जनजाति त ओकेची नियेखु आदिवासी जनजाति जातीय संगठन त जिल अले हेछौ जिल्ला दु आदिवासी जनजाति जिल्ला संगठन त अरे मे विदेशे डुगु अले मे मेउ खेले ती आदिवासी युवा महासङ्घ महिला महासङ्घ लगायत ती विद्यार्थी महासङ्घ डक्को आदिवासी त छप्पन छदी यो हिसाबमा छठा मुना आय लु राजनीतिक परिवेश विषयले छलफल बहस न्याकु जिल्ला ती संविधान सभा विघटन जु यु विषयले छलफल जुल अले आय लु राजनीतिक पलागेना उन माध्यम ती मेन्यङको जति डक्को आदिवासी विभिन्न विविध जाति आदिवासी त छठा छन् आदिवासी जनजाति अधिकार विषयले छन् विज्ञानको छलफल ब्याएको होइन हजुर तपाईँको निलुङका यहाँ सम्मेलन लिपा निगजुको पत्रकार सम्मेलनमा जनजाति त्यहाँको विश्व पार्टी च्याकेको घाँचा घोषणा यहाँ पार्टी च्याकियो घाँचाको घोषणाको खल कि अथवा चाहिँ ठो छौ दबाब ल्याखाको बिउ ख कि च्याकियो तयारी छौ कठा चाहिँ अन्तिम तयारी गठे खर अन चाहिँ विभिन्न जिल्ला जिल्ला न चाहिँ पस्ती च्याकियो ख अहिले जिल्ला न हो कि छौ चाहिँ दबाब कथा चाहिँ अन ल्याउ ख खण्ड लाग्छ आदिवासी देश न चाहिँ राजनीतिक दलप्रति विश्वास एना चाहिँ भोट बिहा इमुची कार्यकर्ता या चुनाव चुनाउ ख तर वो राजनीतिक दल संविधान सभा अन्तिम इले भया संविधान सभा विघटन जी तक खेले सुन रूपमा अपोस या मसान डको राजनीतिक पार्टी चाहिँ भूमिका दु ए जुन ठो राजनीतिक पार्टीप्रति आज विश्वास मरे ढङ्गल ए जिया छु मुद्दा पुग्ना छु खी स्थापना या कि आदिवासी जनजाति त ठ विश्वै उत्पीर्ण लाती थपी विश्वय राजनीतिक दल तक चाहेका उन्माद है दबाब हो वो दबाब ये सिलसिला चाहिँ वो राजनीतिक सम्मेलन छौ चाहिँ निचोड टिकाल के आदिवासी जनजाति त्यसमा छ चाहिँ विश्वय राजनीतिक पार्टी चाहेका उनमा उके नीति छौ चाहिँ निर्णय आउँदा ओर निर्णय जु हजुर पार्टी चाहेको निर्णय पार्टी ना चाहिँ छुट्टै हुन्छ गुगुटाउ पार्टी पार्टी हुन्छ ओके नीति अझै अब पार्टी चाहेको नीति अझै व्यापक सल या माओदनी गुली चाहिँ विचारै चाहिँ खन निसेकया आइडियोलोजी खन सेकिया आटक नेपालले खण्डया चाहिँ न्यु सुङ्गु विचारै त चाहिँ राजनीतिक दल त दु चाहिँ समाजवादी विचारै लोकतान्त्रिक विचारै चाहिँ नेपाली काङ्ग्रेस लगायत ती दुसा मुखला वामपन्थी विचारै छौ चाहिँ साम्यवादी विचारै चाहिँ माओवादी एमाले चाहिँ दुस प्रमुख चाहिँ ठोया डुजु छ आठन चाहिँ आदिवासी देश न च्याकियो चाहिँ बाँधे चाहिँ विषयले छुजी फु मतलब आदिवासी देश न धया भया चुनु चाहिँ पार्टी चाहिँ वामपन्थी रुजाने जीवलाई या लोकतान्त्रिक रुजाने जीवलाई या विस्को जीवलाई ठो विषयले व्यापक रूपमा छलफल बहस याना छौ चाहिँ लुए मध्यम मार्गी विचार चाहिँ न्यू ए विचारधारा लुकिए पास्ने जी छठा चुनाव उनी फुखालो विचार पिकामा दे ठो विषयले बहस छलफल केन्द्रित जी सायद आ लछि ती ठो विषयले केन्द्रित जी ढंका अन वो चाहिँ यो कुई पास्ने भने अनुसार 9 अगस्त हुनु विश्व आदिवासी दिवस हुनु आदिवासी देशमा पार्टी बस्ने यायामा धेरै दबाव भएका छन् आ वो विषयले आदिवासी जनजाति महासङ्घ नेतृत्व दिवी पार्टीसँग के छौ होमवर्क होइन गृह कार्य होइन अथवा थिङ्क यु रहेछ होइन सल दिएका छन् हजुर चाहिँ 9 अगस्त खोलो विश्व आदिवासी दिवस यहाँ पार्टी घोषणा यहाँको पार्टी नयाँ घोषणा यहाँहरूका चाहिँ छिन्तैदेखि आठ पार्टी घोषणा यहाँ यहाँलाई पार्टी हो ना चाहिँ कोचिमाला छ सर्वसम्मति पार्टी हो ना कोचिमाला पार्टी हो विधान वेमाला सिद्धान्त वेमाला ठो तयारी आयो आन्तरिक गृह कार्य जो चौन्टु अथवा चाहिँ आए त नाच गर्ने घोषणा यहाँ यहाँ आउने गठेजी म अब पार्टी विषयले पार्टी धेरै चाहिँ नाटक घोषणा ना मेरो चाहिँ लिप या किसिम जी मुखु मुखुला अथवा पार्टी घोषणा या टक्कै अथिले कार्यदलले या उके चाहिँ जिपी चाहिँ उके दुने दुमठिया नि मुखुला ए जुली जी अनि आन्तरिक खट मसु खटिया छिट तर अन राजनीतिक सम्मेलन बिउ लिचोडै चाहिँ आदिवासी त अथवा बेग्लै बाद चाहिँ जनाउनमा अथवा आदिवासी समावेशी मुखुला समाजवाद चाहिँ लोकतन्त्र चाहिँ जुनाउनु माथि चाहिँ अनि विचार वोडु अब यही हिसाबमा पार्टीसँग गृह कार्य नाचुङ्गु तर अब के ठ्याक्कै थरे थरे जी एबिसिडी ध्याजी ढ्याफु अवस्थामा अरू छ्यादा छ ऊ नेतृत्वले चाहिँ नेवात गुमे म अरू अवस्था जुनी ऊ आदिवासी जनजाति चाहिँ अथवा नौ राजनीतिक दल च्याक्युले ठ्याङ्कन अनि दुग्यङकै खति ढ्याकिफु अवस्था म छेदाइजिल खेतला नेवाट राजनीतिक रूपमा सहयोग ख छ नेतृत्व वर्गीय नेवा त खेल फैसिन्छौँ भन्ने वास्तविकता थोक यदि छु गतिजिया नेपाली राजनीति आन्दोलन सहयोग खाटेको छ नेवातेको भूमिका अथवा नेवातेसँग यहाँ चौ राजनीति छौ उत्कृष्ट रूपले खेल चुन्छौँ डो नेवातेको आन्दोलन यता झाँदैन चाहिँ छौ दसुय रूपले न्याउने हैसुन्छौँ डो ठो अवस्था आ नेवाते राष्ट्रिय संगठन अथवा चाहिँ छौ नेवाते नेतृत्व यहाँ चाहिँ दिउ ल्याख राजनीतिक पार्टी या त नेतृत्व यहाँप्रति जिम्मेवारी चाहिँ नेवातेसँग कायम लाग्छ नेवा दे दुबै नयाँ ल्याख छि तयार योजना दियो त्यो नेवा देदबु छौ थियो चाहिँ सामाजिक जातीय संगठन ख मखला एजिया नेवा देदबु सिङ्गै गुण छुन राजनीतिक दल प्रति आबद्ध जीमुखु अहिले नेवा देदबु न गुण राजनीतिक दल च्याक्यु टक्कै भूमिका नेवा देदबु ठ ए अग्रसर जीमुखु संगठनै रूपमा अब व्यक्तिगत हैसियत नरेश ताम्राकार हेम मनुची छु राजनीतिक दलले आस्था कठन जोना चाहिँ राजनीतिक दल च्याक्यु हैसियत वन ढाछ बेग्लै ख मुखला तर नेवा देदबु यो नायै हैसियत गुण राजनीतिक दलप्रति आस्थावान दिया या नेवा देदेव जी नायो ख दिया राजनीतिक दल भाका उनी वो एकदम सरासर गलत ख अले वो ज्या जी वो ज्या यही मुखु मुखला छौ चाहिँ निष्पक्ष चाहिँ साझा संगठन यो नायो हैसियत चुनाव मनु न चाहिँ सिङ्गो संगठन त जुनाउनु हुनुको आ व्यक्तिगत नरेश ताम्राकार यो इच्छा ख उयो चाहिँ धायु बेग्लै खख वो गौन खख या नेवा देदेव नायो हैसियत जी चाहिँ ठुलो राजनीतिक दलप्रति आबद्ध दिनुहोस् हजुर त गो विश्व पार्टी च्याकेको रहेका चाहिँ नेपाल आदिवासी जनजाति महासङ्घले मिनियोका राजनीतिक सम्मेलन छौँ लक्षितियाला पार्टी घोषणा यहाँको प्रति म्यान्डेट बिहोजुला अथवा त छौँ दबाब बिहोजुला मुख्य रूपमा आदिवासी जनजाति त्योप्रति सम्मेलन बिहोजुला आठो आदिवासी जनजाति त अहिले एकल जातीय पहिचान पछि भने चौपी ठो पार्टी दुठ्यायो अथवा चाहिँ ठो पार्टी चाहिँ संलग्न जिउला स्वाभाविक छ ठुकी सुन्दरमणि दीक्षित न्यापी अथवा खगेन्द्र सङ्ग्रहलाल न्यापी गुपी नेवा प्रदेश दुने अथवा नेवा राज्य दुने चाहिँ त तयार दु जिपी त नेवा राज्य ब्रह्मोज या चाहिँ त तयार दुर्गा तैपी अझापी व्यक्तित्व पिन्दन ठुके दुथ्याकेको जी अथवा मुक्कै विशुद्ध रूपमा आदिवासी जनजाति त्यो पार्टी जुवा हुने गति हुनुहुन्छ मुख अथो नु राजनीतिक शक्ति निर्माण खुन ओके चाहिँ सुन्दरमणि थिए न्यापी मखला ती लाखौँ चाहिँ खै बर्मु मन्त्र दु बु चाहिँ एकल जातीय पहिचाने राज्य दुने चुन्त तयार दुखी दु एक ऊ राज्य दुने चुने चाहे मजु किन मुखु तर ठन तिमो के मनु चाहिँ छौ चल खेल मखला ती जातीय पहिचान छ त्यो राज्य चाहिँ विरुद्ध चल खेल या भने दिग्भ्रमित जुडेको छ ए या ओ ती हान आदिवासी जनजाति देख्न च्याक्यु पार्टी न हान आदिवासी जनजाति मुखकोडको चुन्दा छ आ ती राष्ट्रीय पार्टी धापिङ र छुई चरित्र छुए फरक दिनुको आदिवासी जनजाति हेब्लेन खलाइबेती समावेशी मतलब समतायुति खलाइपी मनुजुली आदिवासी जनजाति एक्टिव पार्टीले न चाहिँ मेपियु मेउ समुदाय पिन्ट न उल्लिए सम्मानजनक ठाया बिहाएमा गणकी आ जिन्तची सम्मानजनक ठाया मबिल व पार्टी चोरे मक्टर या तुवटा वै पिन्टर त्यसन थप्सन च्याग्यु पार्टी चाहिँ मे पिन्ट ठाली बन्दे चाहिँ मतलब अनि कि लुकतिना पार्टी विमुखु एजिया अयाति मनु सुची चाहिँ एकल जातीय पहिचानी पक्षधर त छ मतलब छोर मुलुके चाहिँ जातीय विविधता दु व विविधता चाहिँ हिजो सोची सम्बोधन उनी मा भएपछि उदार भावना दुखेपछि हरेक जाति चाहिँ हरेक क्षेत्र चाहिँ मन्त्री सरको पार्टी दुखेकी मा भएपछि चाहिँ मान्यता छ मतलब तर आओ छुएख आओ जी थे जीती वो कार्य दल है नरू दिया जी ठोक ब्यागी तर वो चाहिँ बीमा सुंदरमणि खगेन्द्र सबल थे यहाँ लाखौं लाख ती खे बर्मो या गैर आदिवासी समुदाय पिन्ट थुके दुखेका हेमा हजुर त्यो भइकन थो अगस्त 9 गते विश्व आदिवासी जनजाति दिवस या लस्तायलाका पार्टी कोषमा यहाँ त्यही घटाइदिएर थो थो निर्णयमा जोचौँपट्टि खोजुला छो चाहिँ तयारीमा जोचौँला फेरि पछि समाचार ठोलाउँदो कि संहिता विरोधी अथवा चाहिँ राजनीतिक दल त गो ख संहिता वा पहिचानीय विरोधी राजनीतिक दल त यिनको चाहिँ गाह सहर केन्द्र रूपमा चाहिँ विरोधी अभियानमा झ्याकेको छौकटा भण्डाफर अभियानमा झ्याकेको रहेका आदिवासी जनजाति महासङ्घ घोषणा अन्त तपाईँहरू त्यो 16 दुने पार्टीमा भण्डाफर अभियानमा झ्याकेको अहिले छके चाहिँ लक्ष्य दुने पार्टीमा तयारी आमापट्टि छुट्टै नपाउनेपट्टि सम्भावना गुल्टोको दुखेको छ एकदमै अपुज्याको छुट्टै ठाकुखे गणती भण्डाफर अभिरिक्त अनेक नु पार्टी घोषणा न घोषणा पत्र न नियङ्कल अन्न बुङ्कल पाँच सङ्गठित ती अथवा संहिता विरोधी अहिले जातीय पहिचान विरोधी त्यो भण्डाफोर या अति आवश्यक दु भाला ज्याया त्यो दु मतलब वो भण्डाफोर या नै हुनुमा उख अहिले जहाँसम्म पार्टी घोषणा खख वो आदिवासी जनजाति महासङ्घ यो पहले या कि मतलब आदिवासी जनजाति महासङ्घ चाहिँ खयाउटको छेनमा नै धैती छौ इनिसिएसन काउ रोपेर त वो पार्टी चाहिँ आदिवासी जनजाति महासङ्घ आ ती खुलेजी पार्टी छौए जीव मुखु मतलब आदिवासी जनजाति महासङ्घ त्यो पार्टीले परिणत जीव मुखु एजिया चाहिँ वो न्यू चाहिँ बिस्क बिस्क चाहिँ पाटो ख एजिया जनजाति महासङ्घ ठै कि भण्डाफोर अभियान ठै किसिम हुने अहिले पार्टी चाहिँ चाहिँ भू नेतृत्व उही वेकी ठै सङ्गठन रूपे हुने तर भण्डाफोर याबले नापाउन हुन्छु बिस्काउन हुन्छु एजिया चाहिँ ठो चाहिँ नापाउन त छु ठाकु ख मुखु राष्ट्रिय संगठन नेतृत्व यहाँ दिइम ठो अवस्था आदिवासी जनजाति प्रतिनिधित्व यहाँ ल्याएक विश्व आदिवासी तेह्र पार्टी आवश्यकता महसुस नेवा तेह्र छौ विश्व हाल चाहिँ पार्टी दो अवस्था ठो भिन्नता त अथवा चाहिँ ठुके त चाहिँ गोकोठा मूल्याङ्कन यहाँदेखि आवश्यकता त गोकोठा मूल्याङ्कन यहाँ नेवा त्यही विश्व राजनीति पार्टी डु मतलब नेवा त ओके चाहिँ सङ्गठित बिहान या त अहिले ऊ पार्टी चाहिँ नेवा त्यही हक अधिकारी विषयले इले बिले चाहिँ लभिङ नै यहाँ या चाहिँ छोछ्या भयो ज्याज ज्या मतलब अहिले नेवा त छपुतको छठा चुना या तामाङ त छपुतल छठा चुना लिम्बू त छपुतल छठा चुना गुरुङ त छपुत मगर त छपुत अहिले आदिवासी त झुन्ड झुन्ड छपुत छपुत चुना चाहिँ ठठयु हिसाबमा चाहिँ पार्टी चाहेका आयु ठौँ चाहिँ आवश्यकता पुनि मुखु मुखला ठौँ आवश्यकता भए चाहिँ 38% आदिवासी त लगायत चाहिँ आदिवासी त लगायत चाहिँ उत्पीडन लापी मुखला मधेसी त दलित त अहिले चाहिँ क्षेत्रीय कर्णाली चोपी डक्को चाहिँ मन त छप छदिदिया ठो उत्पीडन विरुद्ध चाहिँ आवाज छने भाउ इले मुखला किसमती गुरु चाहिँ परिकल्पना आदिवासी जनजाति त्यसमा याना सुन्दु व छौ विश्व राजनीतिक शक्ति रूपमा चाहिँ उनमा दिया व उके चाहिँ सक्ले पासी समय दिया वस मतलब नेपाल पार्टी न चाहिँ तामसालिङ दल न लोक अहिले चाहिँ ठो लिम्बुवान मोर्चा न थुपी डको न उके मिलेजिया चाहिँ छौ आदिवासी देखि शक्ति भन्दा चाहिँ छौ शक्ति रूपमा चाहिँ छु ज्याया फै छु चाहिँ मतलब नीति निर्माण तहले न चाहिँ न नीति निर्माण या फु जिस छुराल वे जुमा मतलब ठोखी भिटिआई बहुमत तक हेफु अवस्था छ गाउने मख त आ छ सभासद थ्याङ्क यू निम सभासद थ्याङ्क यू मतलब ती अले मेपिसन ती निगान बकसियाउ छु छु सोना काउडे हो चिरुङ खनको ख एरिया ती ती सकले आदिवासी त छपन छदि बियाउनी माउ आवश्यकता हो ठुके ती विकल्प मरु फेरको खनजी देखा छ अझ त गो आदिवासी जनजाति पार्टी डेप्युटी कोषना छ ठो अवस्था सुयो खस विशेष याना ठो इले एमाले दुनी चौपिन जनजाति नेता ते उपति चाहिँ छौ चर्चा होइछ चौदो वेकअपिन प्रतिक्रिया सुख खल्का ड्योडो गतेकी आमी रहे त खस कांग्रेस या सभासद पिन फुलापी सभासद पिन अथवा कांग्रेस या जनजाति नेता त न होइछ चौ खण्ड त थके पार्टी कारबाही या भति खपिया चौदो एमाले दुनी पार्टी टोडी फुको अवस्थामा पार्टी दुनी अन्तर संघर्ष या मा भति खपिया चौदो त्यो जनजाल दुनी हात र विश्व पार्टी च्याकेले छौ कथा त्याउ कस एमाले सभापति अथवा कांग्रेस सभापति भूत ब्रह्मबाजी जचना घाटे भति ख वेकअप इन स जनजाति ते त चिकी गुनी ति मिटा चौ प्रति पला सफल जुइथे मजोला अथे मख वो ति छरास एमाले वो कांग्रेस ये दुनी गुति विक्टोरिया त न वो ति छौ न्याय नीति डोंपी पस्ती ख मुला अन्याय विरुद्ध डोंपी पस्ती ख वेकअप इन भूमिका वो पार्टी दुनी चुनिया तो चुनि लेन अन्याय विरुद्ध राणा चुनियो अनि आवाज बुलन्द याना चुनियो छ अहिले वो पार्टी टोटा नो पार्टी च्याक उसले वेकअप इन भूमिका अनि सशक्त रूपले दियो छ तर कङ्ग्रेस र एमाले न ती झम अशोक राई या जीत छिरिङ लामा या ती इन्द्रबहादुर गुरुङ राईन्द्र श्रेष्ठ पिकना छया मुखला वो कङ्ग्रेस र एमाले चाहिँ ठो ती देशे आ ती जनता मोहने ती उल्टको चुनाव चुन भई धाइख प्रश्न बाचक चिन्ह वेकअप युनियन तेर्सेजी ठौची राजेन्द्र श्रेष्ठ चाहिँ उपत्यका लिकाबले चाहिँ उपत्यका दुनिती एमाले चाहिँ सङ्गठन धारबुली कमजोर दिन लेख वेकअप सँग आन्तरिक मूल्याङ्कन एना चुङ्गे आठौ राजेन्द्र श्रेष्ठ चाहिँ कने पार्टी टोटा पियाउन नि नेवाटे दुनिती एमाले गुली लोकप्रिय दिया छ नि धाइख वेकअप सँग चाहिँ सोमूल्याङ्कन या माउ खख अठेन दुई चाहिँ मखला कङ्ग्रेस तिर्साम डङ्गोल मत धास चाहिँ नेवाटे दुने कांग्रेस बुल्टो कर रहे जिया तुनी वो एक किस नाम समय से वो पार्टी दूर मोरू खमुखु मुला राजेंद्र श्रेष्ठ पार्टी दैर मोरू खमुखु वो पार्टी ती नेवाते दुने दैर मोरू ख टरु पार्टी दुने तीर्थराम र राजेन्द्र दुई मोरू टरु खमुखु कांग्रेस र एमाले नेवाते दुने दैर मोरू रहे जिल मजिल तयु ख टरु ख या वे प्रश्न उठ विषयले ती पार्टी गम्भीर रूपता कै थे जीता मुला गन्तगति नु पार्टी नेतृत्व खख मुला नेतृत्व रहे स्थापित नेतृत्व चाहिँ एमालेमा अशोक राई नेतृत्व नजिफु काङ्ग्रेसमा चाहिँ इन्द्रबहादुर गुरुङ नजिफु या ती लुइमा मनु मुखला आदिवासी जनजाति आन्दोलन डुमो मनु नजिफु नेतृत्व तरुण खमुको मुद्दा सगवे तरुण खक ठो आई पहिचाने मुद्दा ख हो एकदमै तरुण खक सब समावेशी मुद्दा गु तरुण खक हो मुद्दै त जना वै पार्टी चाहिँ जनता मने चाहिँ जनता दक्षी जनता विचार वो विचार चाहिँ स्थापित जी वे पार्टी केना हुई व्यक्ति प्रधान मुख सिद्धान्त विचार प्रधान जी एरिया ठो विषयले डको राजनीतिक दल देख्न ठठयु हिसाबमा दृष्टिकोण उठ विचार एरिया ताका छन् कङ्ग्रेस एमाले वो माओवादी छौ कथ प्रमुख राजनीतिक शक्ति केन्द्र जे छौ थाहा छ लिपावना मधेसी मोर्चा चाहिँ थगो ठान अथवा थगो हैसियत केन होला छौ पेङ्गुको शक्ति रूपे होला त्यहाँले आठ आदिवासी जनजाति त कङ्ग्रेस एमाले वो माओवादी टोटा प्याउँगा छौ नोको शक्ति रूपे जनजाति त्यो पार्टी या रूपे उदय जुन घाटै छ क्या छ म वो अवश्य थुपाले यो छिसँग चाहिँ सात आठ नौ गु नेपाल बन्द जिल्ल वो बन्द केनाबी रङ्ग कि देश चाहिँ छौ टडुङ शक्ति मखला ठो कङ्ग्रेस एमाले माओवादी थे याउटको मुख वे चाहिँ एकदम शक्तिशाली शक्ति रहेछ आदिवासी जनजाति खन्ने धायु ख स्थापित दुई रङको डुम्खला वो शक्ति त चाहिँ पुँजीकृत याना पुँजीकरण याना यिनकि फैल म फैला मुखला राजनीतिक दल च्याका धाइरोको ख टरुङ ख वो चाहिँ दोस्रो ख दिल मुखला छौ शक्ति आदिवासी त ठो देशी छौ शक्ति ख मधेसी त गथे शक्ति ख मुखला वयावे शक्ति छौ चाहिँ आदिवासी जनजाति त खड स्थापित दुई रङको डु आठुट चाहिँ पुँजीकृत याना छुटी छौ चाहिँ छौए राजनीतिक शक्ति रूपमा घेन झ्याङ्गाउने वटको छौ चुनौती रूपमा अवसरी रूपमा मुखला आदिवासी जनजाति या नेता त्यही हुने वया छौँ मुख लाग्छ आ ठोडे छौ टर्नु शक्ति आदिवासी जनजाति त खड स्थापित दिनु कुरो हामीले चाहिँ गो पार्टी घोषणा चल्नु लाग्छ आदिवासी जनजाति त्यही हुने चुनौती वा अवसर न्यून झर्ने तल चाहन्छ मुख आठो पार्टी त जनता माझे चाहिँ स्थापित नै किउ ले गुण इले चाहिँ चुनावले चाहिँ मुखला अत्याधिक बहुमत ट्याकाइ कि व छौ चुनौती ख मुखला अवसर ख अथेन्दु आ जनता चाहिँ गु चाहिँ छौ चाहिँ आन्दोलन चाहिँ वार हयातौ मुखला डको आन्दोलन जियासी आदिवासी जनजाति छप्पन जीमा रहेको उहाँहरू उट चाहिँ आ पुजीकृत यहाँ कि छौ अवसर ख ठो न्युटी चुनौती र अवसर त थुपाल इलेन्टु यहाँ यहाँ फल लाग्छ ठो छौ शक्ति रूपमा वही मखल लाग्छ हान चाहिँ ठो चाहिँ लखे डाउ फुँदा ठ्याङ्क छ फुँदा हान बिलिङ जिया हुने एरिया ठुट इलेन्टु यहाँ ठुट चाहिँ पुजीकृत यहाँ म आवश्यक छु हजुर नरेश ताम्राकार एकैको शुभ सूचना थोको आदिवासी जनजातिको निन्यूङ्क यहाँ सम्मेलन छ निष्कर्ष पिकाउ ख पार्टी विस्क जनजाति विस्क पार्टी चाहेको मार्गा ठो निष्कर्ष या त ठो पार्टी विषय त कहाँ छ आफ्नो कना दिला आफ्नो जानकारी व्यतिल यी व्यतिले छिटो एकैको शुभ सूचना मेट्रो एफएम परिवार त आदिवासी जनजाति देख्न थरी त छौ राजनीतिक शक्ति रूपमा स्थापित या गु कुटै रहेछन् वा कुटै विषयले पङ्की अवसर नरेश तामाका नेवादे दबुया नाय मुख्य रूपमा जी नेवादेको राष्ट्रिय संगठन नेवादे दबुया नेतृत्व हेर्न चाहिँ दिमा अर्थात् नेवादे दबुया नाय नरेश तामाका नेवा देदबु नेपाल आदिवासी जनजाति महासंघ निशेला आबद्ध जचङ्गो वा नेपाल आदिवासी जनजाति महासंघ या वङको बुधबार बिहिबार निनुयङ्क जोगो राजनीतिक सम्मेलन या सम्मेलन लिपा मेघौ जोगो पत्रकार सम्मेलन आदिवासी जनजाति तेगो विस्क छगो पार्टी च्याकिमारका घोषणा याग्दो ठो घोषणा या त कया अर्थात् ठो गो आदिवासी जनजाति तेगो विस्क पार्टी गठन याको घोषणा ख थो घोषणा यसले चाहिँ पार्टीको गुठाउ निहाउने वा पार्टी नीति गुजियाको अवसर वा हात्या होइचौँदो अनि नेतृत्व सुनाइए पछिले पार्टी दुने अठारिएको एमाले वा कङ्ग्रेस दुने आदिवासी जनजाति त्यसमा विद्रोह यन्चौँको यसले आदिवासी जनजाति नेता त्यसमा अन्तर सङ्घर्ष पार्टी दुने अन्तर सङ्घर्ष यन्चौँको यसले नोगो च्याकेको पार्टी निहाउने छुगुजियाको अवसर तत्व छुगुजियाको हात्या तत्व अहिले निहाउनेको नीति छुगुजाको मार्ग प्रशस्त ठो विषय त कया उयोको नेवा देदबु या नाय नरेश तामाका सहमत व्यापक छ ठाउँ नेपाल मन्त्री या निको बोलिसे नेपाल विशेष रेडियो राजनीतिक अभियान या ज्याजो या यी नथने खोजाको छ ल जिटन अन्त जम्बेरेछ बा शुभ प्लास्टिके मिचा गुब्ले हे मछेले ठोपाखे स्वास्थ्य लाइगो प्रतिकूल असर पाखे ठव ठप परिवार या त बचेना दिस पसौ बने बले हाकुगु प्लास्टिक या मिचा या पलेसा काप वा भुवा मिचा जग छेला दिस